الفاظ की वजाहत देखते हैं. पहले अस्मा, उफ़न. उफ़ एक कलिमा है, इसका मानी भी यही है. अफसोस, हमजा फा फा इसका रूट है. कलमा फुजाइया कहते हैं इसको. जनाह, बाजू और पर. जीम नून हा रूट है. इसम नकिरा. अज़ुल्ली, आजजी और मिस्कीनी. ज़ाल लाम लाम रूट है. इसम मारिफा. अल अव्वाबीना, बहुत ज्यादा रुजू करने वाले. हमजा वाव बारूट. इसम मुबालिगा, जमा मुजक्कर. तबजीरा, फजूल खर्ची करना, इसराफ करना. बा जाल रा इसका रूट है. इसम मस्तर. अल मुबज़्ज़िरीना, फजूल खर्ची करने वाले. बा ज़ाल रा रूट है. इसम फाइल, जमा मुजक्कर. मैसूरा, नरम और आसान. यासीन रा रूट है. इसम मफ़ऊल, वाहिद मुजक्कर. मगलूलह, बंधी हुई, जकड़ी हुई, बेड़ियों में बंधा हुआ. गैन लाम लाम रूट है. इसम मफ़ऊल, वाहिद मुअन्नस. अलबस्त, बढ़ाना या फैलाना. बासीन तोए रूट है. इसम मस्तर है. मलूमन, मलामत ज़दा. लाम वाव मीम रूट है. इसम मफ़ूल, वाहिद मुज़क्कर. महसूरा, हसरत ज़दा. हा सीन रा रूट है. इसम मफ़ूल, वाहिद मुज़क्कर. चलिए अफ़ाल को देखते. यबलुगन्ना, बा लाम गैन रूट है. बाब नसरा. बुलूगन मस्तर. फेल मुदारे, वाहिद मुजक्कर गायब. और लाम ताकीद की है इसमें और नून सकीला है. ला तनहर, नून हारा रूट है. बाब फतह. नहरन मस्तर. फेले नहीं, वाहिद मुजक्कर हाजिर. एहफिज, यानी जैसे वाहफिज है तो वाव तो अतफ की है. एहफिज. हाफाज़ात, यानी द्वाद रूट है. हफ्दन मस्तर है. इसका बाप चेक करके आपको बताऊंगी इंशाल्लाह. फेले अम्र, वाहिद मुजक्कर हाजिर. ए रहम, राहा मीम रूट है. बाप समिया. रहमन मस्तर. फेले अम्र, फेल अम्र, वाहिद मुजक्कर हाजिर. रब्बयानी, रबावाओ. बाब तफ़ील. تربیتن مصدر، یہ جو ہم بولتے ہیں نا تعلیم و تربیت، تو تربیت جو ہے اصل میں ربیانی کا مصدر ہے. فعل ماضی تثنیہ مذکر غائب، آتی حمزہ تا یا روٹ ہے، باب افعال ایتا ان مصدر، فعل امر واحد مذکر حاضر، لا تبذر بازال رو روٹ ہے، باب تفعیل تبذیرن مصدر، فعل نہیں واحد مذکر حاضر، توعریدن ادوات باب فعل ارادن مصدر، فعل مدارع واحد مذکر حاضر. اس میں بھی نون سکیلہ ہے. ترجو را جیم واو روٹ ہے، باب نصر رجاء ان مصدر، فعل مضارع واحد مذکر حاضر. لا تبسط با سین توا روٹ، باب نصر بسطن مصدر، فعل نہیں واحد مذکر حاضر. یبسط با سین توا روٹ ہے، باب نصر بسطن مصدر، فعل مضارع واحد مذکر حاضر. یقدر قاف دال را باب ضرب، قدرن مصدر، فعل مضارع واحد مذکر حاضر. بس جی.